पक्कै पनि प्रेमजी तपाईँले पनि देखेर आइसक्नुभयो जुन ठाउँमा पानीको एकदमै अभाव छ र त्यहाँ एउटा पीडा छ। दिदीबहिनीहरूलाई दैनिकी गुजार्न पानी बोकेरै दैनिकी गुजार्नुपर्ने दिनहरू पानी बोक्दैमा बित्ने गर्दछ र अलिकति भौगोलिक बनावटले गर्दा पनि उच्च स्थानमा भएको कारणले कतै पानीको मुहान नहुँदा त्यहाँ पानी पुग्न नसकेको अवस्था र पछिल्लो समयमा लिफ्टिङ सिस्टमबाट पनि पानी ल्याइएका छन् विभिन्न ठाउँमा र त्यहाँ चाहिँ पानी पुग्न सकेको छैन। त्यही माथि र जुन तम्घास गाविसको वार्ड नम्बर 9 छ, तम्घास गाविसको वार्ड नम्बर 9 भनेको त्यो ठाउँभन्दा अझ उच्च ठाउँमा भएको स्थानमा पनि पानी उपभोग गरिरहेका छन् त्यहाँका जनताले, तर अर्खलीको वार्ड नम्बर 2 का जनताले पानी उपभोग गर्न सकिरहेका छैनौँ। त्यो अब के कारण हो हामी पनि अचम्म परिरहेका छौँ। तपाईँले भने जस्तै नेतृत्वहरू पनि जन्मिनु भयो पहिलेदेखिबाट, पञ्चायत कालबाट अहिलेसम्म निरन्तर रूपमा त्यहाँ नेतृत्व गरिरहनु भएको छ र पानीको समस्या समाधान हुन नसकेको र एकदमै पीडा भोगिरहेको छ त्यो ठाउँले, र उर्वर ठाउँ पनि हो, खेतीयोग्य जमिन भएको ठाउँ पनि हो त्यो ठाउँ। पानी भयो भने तरकारी खेती गरेर पनि त्यो ठाउँका जनताले आफ्नो जीविका गुजार्न सक्ने अवस्था पनि छ। हुन पनि तपाईँको बलेनीको पानी सङ्कलन गरेर खानु हुँदो रहेछ होइन, तर अबको युवाहरूले प्रेसर कसरी दिनुहुन्छ राजनीतिक दलका नेताहरूले? तपाईँले भने जस्तै अब त्यो ठाउँ राजनीतिक कारणले चाहिँ पानी खाएन भने जस्तै माथि फरक राजनीति आस्था राख्ने भएको कारणले पनि हुनसक्छ। वरिपरि एउटै राजनीतिक आस्था गर्ने व्यक्तिहरू हुनुहुन्छ र अब चाहिँ अब युवा पिँढीहरूले केही गर्नुपर्छ, त्यो मानसिकताले परिवर्तन गर्नुपर्छ। जति पनि बजेट आउँछ, सरकारी बजेट आउने, कसैको गोजाबाट बजेट त हालिँदैन, कुनै नेताले आफ्नो गोजाबाट झिकेर बजेट त दिने होइन। तम्घास 9 पानी खान सक्छ भने अर्खले 2 किन पानी खान पाउँदैन? तम्घास 9 लागि कुनै नेताले आफ्नो गोजाबाट दिएको होइन, नेपाली जनता हुन्, सबै नेपाली सरकारबाट आएको बजेट त सबैले बराबर रूपमा पाउनुपर्ने हो। र अहिलेसम्म अब हामीले जानेदेखि एउटै राजनीतिक आस्था त्यहाँको मान्छेहरूले अपनाइरहेका छन् र जसले गर्दाखेरि पनि उनीहरूले दिएको भोटले सभासद बन्नुभयो, संसद बन्नुभयो व्यक्तिहरू, तर उहाँहरूले केही हेर्नु पर्थ्यो त्यो समस्यालाई, त्यो पीडालाई, त्यहाँका जनताहरूको त्यो आवाजलाई चाहिँ बोलिदिनु पर्थ्यो र आवाजविहीनहरूको आवाज उठाउने कोही भएन। अलिकति हाम्रो यो राजनीतिक संस्कार र गाउँमा राजनीति गर्नेहरू ठुला बडाहरूको एउटा संस्कार छ, हामीले ठ्याक्कै भन्नुपर्दा अलि निरङ्कुशता भन्छौँ, सम्भवतः फराकिलो दिमाग गराउन नसकेको अवस्था जस्तो खालको राजनीति। एउटै हुनुपर्छ, गौड बन्नुपर्छ, हाम्रै हुनुपर्छ अनि मानसिकता, त्यसमाथि शासन गर्ने एउटा मानसिकताले गर्दाखेरि पनि अलिक गाह्रो भएको छ। फरक राजनीति अथवा फरक अरूका पनि विचार सुन्ने अवस्था र सबै मिलेर अगाडि बढ्न सक्ने अवस्था भइदिएको भएदेखि चाहिँ कतिबाट समाधान हुन्थ्यो, प्रतिस्पर्धा हुन्थ्यो, तर चाहिँ अलिक गाह्रो भएको छ। जस्तो म अस्ति तपाईँको गाउँमा गएर आएँ, तपाईँको गाउँमा जाँदाखेरि मैले छिमेकी जिल्ला अर्खाँचीका तपाईँको जस्तै जुन विकराल समस्या भोग्दै आएका थिए, अर्खाँची जस्तो के भन्छ त्यो भगवती गाविस अनि त्यसपछि अर्गातोस, ठुला पोखरा लगायतका गाविसमा जुन समस्या थियो, पानीको मुहान थिएन स्थानीय तहमा, तर त्यहाँ गत संविधान सभा चुनावमा जितेका नेताहरूले अहिले त्यहाँ करोडौँको योजना पारिदिएर अब चाहिँ त्यही किसिमको अडान किन नराख्ने तपाईँहरूले, त्यही किसिमको चाहिँ तपाईँको एजेन्डा किन नबनाउने स्थानीय तहबाट? पक्कै पनि अब अति भएपछि जस्तै विस्फोट हुन्छ भने जस्तै अति भएपछि त्यहाँका जनताहरूलाई नखोज्लान् भन्न पनि सकिँदैन। अहिलेसम्म जति मैले अघि भने जसले नेतृत्व गरिरहेको छ र आर्थिक रूपमा पनि नेतृत्व गर्ने मान्छे अलि उच्च स्थानको हुँदाखेरि मैले ट्याङ्करमा पानी ल्याएर खुवाउन सक्छु अथवा म यहाँबाट विस्थापित भएर सदरमुकाममा बस्न सक्छु, राजधानी जान सक्छु अनि सहरहरूमा गएर जान सक्छु। त्यहाँको अवस्था हेर्दा पनि जो अलि न्यून वर्गको मान्छे छ त्यो मात्रै त्यहाँ सीमित रूपमा बस्ने अवस्था देखिएको छ अहिले पनि, र अलि उच्च व्यक्तिहरू त्यहाँबाट प्लान भइसकेको अवस्था छ र तिनैको हातमा नेतृत्व हुँदाखेरि उनीहरूलाई हामीले यहाँ केही गर्नपर्छ, यो ठाउँलाई माया गर्नुपर्छ, यो ठाउँमा पानी ल्याउन पर्छ र कहीँ पहल गर्नुपर्छ, माथि उठाउनुपर्छ, यो आवाजलाई कसरी हुन्छ भन्ने त्यो माया नभएर हो कि भन्ने चाहिँ अलि तलपट्टि दलित बस्तीहरू पनि छ केही, र भोलि बिहान उनीहरू त त्यहीँ नै बस्ने हो, उनीहरूलाई पानी आउनुपर्छ। कति घरदुरी जति हुनुहुन्छ तपाईँहरू त्यो अत्तर काँडामा? ठ्याक्कै भन्दा लगभग 20-25 घरदुरी होला त्यहाँ फेरि फेरिको कुरा गर्दा। उहाँ हुनुहुन्थ्यो अत्तर डाँडाका स्थानीय बासिन्दा समेत रहनुभएका सञ्चारकर्मी साथी नारायण प्रभात मरासिने, उहाँले आफ्नो गाउँको खानेपानीको समस्या र यसबारे जानकारी गराउँदै आशा गरौँ आगामी दिनमा विशेष गरेर फेरि पनि चुनावहरू होलान् पक्कै पनि स्थानीय युवाको तर्फबाट अब चाहिने यो समस्या समाधान गर्नेतर्फ लाग्नुहुनेछ भन्ने अपेक्षा राख्दै म धन्यवाद दिँदै धन्यवाद तपाईँलाई पनि, जुन हाम्रो गाउँको हामी सञ्चारकर्मी सबैले यी आवाजहरूलाई उठाउनुपर्छ र हामी आवाजविहीनहरूको आवाज बोल्ने हो, त्यहाँका जनताहरूको बोली सञ्चार माध्यमबाट हामी यसरी उठायौँ हेरौँ। भोलिको दिनमा बिस्तारै बिस्तारै चुनावहरू पनि नजिकिँदैछन् र जसले आफूलाई केही गर्छ, सामान्य जनताको हितमा जसले काम गर्न सक्छ उसको लागि उही प्रिय हुन्छ, यानि कि गाउँको जनताले राजनीतिक आस्था सिद्धान्त भन्दा पनि उसको लागि विकास चाहिएको छ, घाँस चाहिएको छ, तसर्थ उसलाई घाँस दिने र उसका पीडाहरूमा मलम लगाउन जसले सक्छ जनताले पनि उसलाई प्यारो मान्नेछन्, त्यो चाहिँ हाम्रा राजनीतिक दलहरूले चाहिँ अब बुझ्नु जरुरी छ। हस्, धन्यवाद। अब सुनौ यस हप्ताको सामाजिक विकृति एवं हिंसा सम्बन्धी खबर छोटकरीमा। यसो कलिला र राम्रा युवती देख्यो कि आफू कोखैको सिटमा राख्ने हुनसम्मको सदसायता देखाउने कतिपय जीपका कतिपय ड्राइभर खलासीहरू यति घटिया निस्किन थालेका छन् कि आऊ घरसम्म पुर्याइदिन्छु भनेर जीपमा चढाएकी एउटी 12 वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेका छन्। दिपाइलमा यस हप्ता शुक्रबार बेलुका दिपाइलको सेती पुलमा लगेर जीपको ड्राइभर श्याम कठायत र खलासीले 12 वर्षीय बालिकालाई थुनेर सामूहिक बलात्कार गरेको पीडित बालिकाले बताएकी छन्। 12 वर्ष उमेरकी उनलाई 22 उमेरका दुईजना भुस्तिग्रे ड्राइभर र खलासीले सामूहिक बलात्कार गर्दा ती बालिकाको मानसिक सन्तुलन समेत बिग्रिएको छ। रामपुर बजारमा सामान किन्न आएकी उनलाई आऊ घरसम्म पुर्याइदिन्छु भन्दै जीपमा चढाएर लगेको केही बेरमै सामूहिक बलात्कार गरी सेती पुलमै छाडेर हिँडेका ड्राइभर श्याम कठायत र खलासी हालसम्म फरार को प्रहरीले जनाएको छ। अभियुक्तहरूका आफन्तलाई बोलाएर प्रहरीले सोधपुछ गरे पनि उनीहरू पक्राउ गर्न सकेको छैन। एकातिर यसरी समसाझै बालिका सामूहिक बलात्कारमा परेका छन् भने अर्कोतिर गुल्मीकै सदरमुकाम तमगासमा यस हप्ता एक जोडी होटलको कोठामा प्रहरीद्वारा समातिएका थिए। कसलाई के को रनको कसलाई के को रनको भने झैं निर्माण व्यवसायी गुल्मीका अध्यक्ष हरिप्रसाद नेउपाने पाल्पा सडक दुर्घटनामा मृत्यु भएको खबरले तमगासका मानिसहरू सडकमा उत्रिएर भाविहल थिए भने ठिक त्यसै समयमा ती जोडीहरू होटलको कोठाभित्र पसेर खाजा नास्ता मगाउँदै थिए। होटल मालिकका अनुसार ती जोडी त्यस पूर्व पनि आउने गर्दथे। तमगासका बासिन्दा र तमगासकै एक बोर्डिङ स्कुलका शिक्षक रहेका ती युवा र तमगासमै पढ्न बसेकी गुल्मी क्षेत्र नम्बर 3 ती युवती रहेको बताइएको छ। प्रहरीले तत्काल उनीहरूलाई समातेर जिल्ला प्रहरी कार्यालयमा पुर्याएको थियो। ती युवतीलाई उसै दिन राति कोठामा प्रहरीले पुर्याए पनि ती शिक्षक र होटल मालिकलाई रातभरि थुनेर अर्को दिन छाडेको थियो। होटल व्यवसायीले भने त्यस घटनालाई प्रहरीको जायदती भनेका छन्। तमगासमा एक व्यवसायीले अर्को व्यवसायीको खुट्टा तान्ने प्रवृत्तिका कारण ती जोडी खाजा खाना पसेको 10 मिनट नबित्दै सूचना दिई प्रहरी बोलाएको बताइएको छ। यसरी केही सुरक्षित स्थान मानिने होटलहरू नै असुरक्षित बनेपछि अर्जुन लेक र रेसुङ्गाको उकालो धाउने त कोही तमगास नजिकैका झाडीहरूमा आपत्तिजनक अवस्थामा देख्ने गरेको स्थानीयवासी बताउँछन्। अझ उपल्लो तमगास स्थित विद्युत प्राधिकरण मुनिको जङ्गल र बगाले खोलाको बाटो त हिँड्नै लाज मर्नु भएको स्थानीयवासीको गुनासो छ। यसर्थ थोरै भए पनि अरूको लाज शरम मान्ने कि। अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो। यति बेला घर घरमा तीज आएको छ। टोल टोल तीज गीतले गुन्जायमान बनेको छ। तर उनलाई तीजको त्यो रौनकले छुन छाडेको वर्षौं भइसक्यो। कुन तीज कुन दशैं तिहार उनका लागि सधैं एकनास छ। आज कसले देला र पेट पालुला हर दिन उनलाई त्यसैको आस छ। 3 छोराहरू सहित मागेर खाने उनको अवस्था न गास छ न बास छ। नजिकिँदै गरेको तीजको अवसरमा त उनै दिन दुखी चेलीको कथा व्याथा लिएर आएका छौँ आज हामी जीवनको गोरेटोमा। गुल्मीको क्षेत्र नम्बर 3 स्थित सिमलटारी बजारकी एउटी सडक छाप चेली र उनका ती बेबरिसे 3 सन्तानको बिचल्लीको कथा सुनाउँदैछौ हामी। वाग्ला गाविसको एक दलित परिवारमा जन्मिएकी सानी परियार नाम परिवर्तन अहिले त्यस्तै 32 वर्षकी भइन्। उनकी आमा छौन्जेल त उनलाई तीज आए होला, तर गत 19 वर्षदेखि उनलाई कुन तीज कुन दशैं कुन तिहार मतलबै छैन। 2051 साल देखि कहिले कसको गोठ त कहिले सडकमै बस्ने उनी गत 5-6 वर्षदेखि 3 छोरा सहित सिमलटारी बजारको एउटा शौचालयमा बस्दै आएकी छन्। मागेर खाइछु, मेरो केही पनि छैन, लगेर बनाइदिनु मरभुङ स्थित उनको विचल्लीका बारेमा ओजेलका खबर सहयोगी दुर्गाबहादुर खड्का मार्फत उनको कथा व्याथा लिन खोज्यौँ हामीले, तर बोल्न नमान्ने भाग्ने उनीसँग पटक पटक सम्पर्क राख्दा पनि उनको भित्री कथा व्याथा उनको आवाजमै लिन सकेनौँ हामी। बेबरिसे उनका तीनजना छोराहरूका बाबु को हुन्, को कसले उनको जवानी लुट्यो, ती सबै कुरा खोतल्न चाहेका थियौँ, तर उनीहरूको नाम नै उनलाई थाहा छैन। जेठा छोरा त्यस्तै 12-13 वर्षका भए, माइला 9-10 वर्ष र कान्छा 5-6 वर्ष उमेरका देखिन्छन्। तर ती तिनैजना छोराहरूका बाबु तीनजना बेग्ला बेग्लै पुरुषको भएको बताउँछिन् उनी। २०५१ सालदेखि घरबार विहीन बनेकी उनले यी दिन देख्नु पर्ला भन्ने सोचेकी थिएनन्। कलिलो उमेरमा बाबुआमाले पुर्कोटदहतिर विवाह गराइदिए। विवाहको केही समय त घरबार राम्रै रह्यो। पछि श्रीमानले कुटपिट गर्न थालेपछि उनी त्यो घर छाडेर माइतीमै बस्न बाध्य भइन्। माइतीमा छँदा आमाको साथ थियो, बाबुले पनि माया दिन्थे। जब आमाको मृत्यु भयो र अर्की आमा लिए बाबुले उनी हेला हुन थालिन्। त्यसपछि कहिले मेलापात त कहिले सडक मजदुरी गर्दै हिँड्ने उनको जवानी थुप्रै पुरुषहरूले लुटे। अहिले उनी आफै भन्दछिन्, यी सन्तान कसका हुन्, कसका जवानी लुट्नेहरू सबै छाडेर गए। सडक छाप उनलाई अहिले पनि जाँडले मातिएका पुरुषहरू गिद्धले सिनो झम्टिए झै झम्टिन जान्छन्। रातिमा त्यो साँगुरो शौचालयमा निर्धक्कसँग सुत्नु छैन उनलाई। रातमा स्यालले कुखुरा ढुके झै ढुक्छन् र पालै पालो उनको अस्मिता लुट्न पुग्छन् र उनी रातको समयमा चिच्चाएर गर माग्ने गर्दछिन्। सिमलटारी बजारवासी उनका लागि एक प्रकारले अनाथालय बनेका छन्। शिक्षक शिवलाल अर्याल अर्खबाङबाट सिमलटारी बसाइसराई गरेको 2051 सालदेखि नै उनलाई सिमलटारी बजारमा देखेको र गत 5-6 वर्षदेखि स्थानीय फ्रेन्ड्स क्लबले बनाएको शौचालयमा बस्ने गरेको बताउनुहुन्छ।